www.attableeg.com, the Reviver of Iman. نحمده ونصلي على رسوله الكريم أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيتها النفس المطمئنة ارجعي إلى ربك راضية مرضية فادخلي في عبادي وادخلي جنتي. یہ سنا چکا ہوں لیکن مختصرا سنایا تفصیل سے. جو رسالہ جو ہے اس کا قاعدہ عاشر دسواں قاعدہ ہے، جس پر نفس کی تربیت اور تزکیہ کا انحصار ہے. یہ دسواں قاعدہ اس کی طرح سے کل سنا چکا ہوں، اب سب بھی تو ہے نہیں ہوں گے، لیکن یہ قاعدہ عاشرہ ہے، دسواں قاعدہ ہے. دسواں قاعدہ نفس کی معرفت حاصل کرنا ہے. اصلاح جب ہوگی، جب اپنے نفس کی تم کو معرفت ہوگی، ہو کیا ہے تمہارا نفس، کیا ہے اس کی، کیا حقیقت ہے اس کی، کیا ماہیت ماہیت ہے، اللہ تعالیٰ اس نفس سے کیا چاہتا ہے، معرفت ہوگی تبھی تو نفس کی اصلاح کرے گا. سب سے بڑی ہے قد افلح من زکاہا وقد خاب من دساہا. اس نفس کو جب آدمی سدھارے گا تو فلاح پائے گا. نفس کے سدھار پر عافیت کا ملنا ہے. ابھی خواب لے میں آیا لیکن اب کیا بیان کروں، اپنا خواب کچھ حرج نہیں. میں نے خواب دیکھا حضرت بادشاہ رسول اللہ صلی اللہ علیہ وسلم ابتدائی میں، کہ بہت بڑا درخت ہے، جسے برگر ہوئے درخت ہے، بہت بڑا بڑا درخت، اور اس کی ہر پتیوں میں، جیسے شادی بیاہ میں ہوتا ہے نا، پتیوں میں بلب لگا دیتے ہیں، جگہ جگہ ہوتا ہے. تو ہم نے اسی دوائی خواب میں دیکھا تھا، یہ اس آنکھ سے یہاں دیکھا، اب دیکھا، بہت بڑا درخت ہے، ہر پتی میں بلب لگے ہوئے ہیں. اب میں نیچے سے کوئی الماری ہے، کتاب رکھتا ہوا چلا جا رہا ہوں، بہت اونچی سیڑھی بھی پہنچا تو ہوتا ہے، ایسا معلوم ہے کہ میں گرنے جاؤں. تو وہاں اس درخت کی ایک ٹہنی تھی، تو اس کو میں نے پکڑ لیا، اور اس ٹہنی کا نام تھا قد افلح من زکاہا. اس ٹہنی کا نام تھا. حضرت نے تعبیر، ہاں بھائی میں یہی تو کہتا ہوں کہ علم کے ساتھ تزکیہ نفس ضروری ہے. صرف الماری میں کتاب کہتے تھے، کبھی آتا نہیں بیان کیا میں نے، آج مان لیں ابھی یہ نہیں چاہ رہا تھا بیان کرنے کو. سمجھ گیا، بہت بڑا درخت ہے اور ہر درخت پر بلب لگے ہوئے، اور پتے پر جو چمکنے کے بعد پتے ہیں. میں نیچے الماری ہے، کتاب رکھتا جا رہا تھا، جب بہت اونچائی پہ گیا تو درخت یوں ہو گئی، ہوتی ہے نا، مان لیں میں گر نہ جاؤں. تو وہاں وہ درخت کی ٹہنی تھی، اس کو میں نے پکڑ لیا اور بچ گیا میں. تو میں نے حضرت سے بیان کیا کہ حضرت، اور اس ٹہنی کا نام قد افلح من زکاہا تھا. کہا، فرمایا کہ ہاں بھائی میں یہی چاہتا ہوں کہ علم کافی نہیں ہے، تزکیہ نفس ضروری ہے. تم کو تزکیہ نفس سے بچایا، کتاب تو تم رکھتے چلے جا رہے تھے لیکن اس سے تو تم ڈوا ہو گئے، لیکن اس ٹہنی، اس ٹہنی کا نام ہی مانا تھا قد افلح من زکاہا. اللہ تعالیٰ مجھ کو اس سعادت نصیب فرمائے کہ میں اپنے نفس کی اصلاح کر لوں. قد افلح من زکاہا، فلاح پائی جس نے اپنے نفس کا تزکیہ کیا، مدار ہے. اس کے علاوہ کوئی راستہ نہیں ہے فلاح کا، کوئی راستہ نہیں. قرآن کہہ رہا ہے قد افلح من زکاہا، فلاح پائی اسے جس نے نفس کا تزکیہ کر لیا. بڑے بڑے علماء ہوئے ہیں مولانا صاحب، نہیں اس میں نہیں آئے، ان کے علم میں بھی برکت نہیں ہے. انہیں لوگوں کے علم کو لوگوں نے لیا ہے جنہوں نے تزکیہ نفس کیا ہے. امام غزالی وغیرہ معمولی لوگ ہیں مولانا صاحب، علم بھی ہے اور عمل بھی ہے. اتنا اپنے کو بچایا जंगलात में रहे अपने को छुपाने के लिए जाने। फिर कहा कि अब कुछ इस्लाम हुई चलो। फिर गए एक मदरसे में तो तख्त सियाह पर लिख रहा था मदरिस समझाने के लिए कि कहा इमाम गजाली पीछे बैठे हुए थे। कहा ये तो यहां भी आफत आ गई मुझको, जंगल से छूट के आया था मदरसे में, यहां भी मेरा नाम, यही नाम को छुपाने की बात कर रहा हूं। यहां तो ये कहते हैं बड़ी डिग्री लेकर आए, कोई पूछा भी नहीं। डिग्री तो तस्किर नस के लेके आए थे, अब वो चाहते थे कि इसके लिए मोइन क्या है, इख्फा मोइन। मैं तो नामों ने शामिटा बैठा, शोहरा मेरा उड़ा दिया किसका। इमाम गजाली फिर वहां से भाग गए। जब ये मालूम हुआ कि मैं यहां पर पहुंच गया हूं, इमाम गजाली ने ये कहा तख्त सिरा पर, देखा या अल्लाह मैं तो इसी से बच रहा था कि गुमनामी में रहूं, शोहरत ना होनी पाए मेरे। माफी मौलाना, ऐसी किताब अहलूम जो अरबी पढ़ते हैं, उस जमाने में इतनी रवायतों का जमा कर देना चार जिल्दों में, और बिततीब खुद अली मेरे लिखा है कि इतने कई सौ साल हो गए, लेकिन उनकी इबारत में ऐसी ताजगी जैसे आज लिखी गई हुई इबारत। तर्ज बदलता है ना, लिखने का तर्ज भी बदलता है। हम लोग थे वहां कुतुब खाने में, वहां हमें हमारे साथ आदमी भी थे, सबने कहा ये किताब का हजरत पता नहीं चल रहा है ये किस जमाने की है। कहा ये फला सदी की मालूम होती है, उसकी इबारत से मालूम होता है कि फला सदी की इबारत है, ये बुजुर्ग मुसन्निफ फला सदी का है। लेकिन इमाम गजाली के बारे में अली मेरे लिखा, देख लीजिएगा ये इबारत ऐसी लिखी है अल्लाह की तरफ से, अपने को मिटाया इमाम गजाली ने, ऐसी बारीक बातें लिखी हैं, शस्त्र हो जाती है तबीयत, ऐसी बारीक बातें। अल्लाह ताला हम सब लोगों को उन बारीकियों को समझने की तौफीक दे। एक साहब ने हजरत थानी की मरम्मत किया है, कहा क्या है मुझसे काफी हल्ला करते रहते हैं, किसी भी बातें कहा अब क्या बताऊं छोड़िए। हमें कहा मुंह शराफी नहीं, वो इमाम गजाली का तर्ज है, और अपने शेख का दफा की आदत ने उन्होंने इतराज किया था वहां थानी पर, होता है ये कहा कि ये बकरात सुखरात वाली ये नहीं थी, बल्कि इमाम गजाली का तर्ज था जो हजरत थानवी ने इख्तियार किया था। अपने शेख की फौरन बहरा अल्लाह ताला हम सब लोगों को इस्लाह लफ्ज दस के दस की तो नहंगो अल्लाहो ने शेर नर मारा तो क्या मारा, बड़े मूर्ति को मारा, नफ्स अम्मारा को कर मारा, कैसे कैसे आता है हमारा, कैसे कैसे आता है नफ्स, कैसे आता है, कैसे भला करता है, कैसे बर्बाद। पूरे हलदर रहने की जरूरत है, सबसे आधा आलू एक मैंने जम्बे, सबसे बड़ा दुश्मन तो तुम्हारे जंग में है। जो बनते एक ही मत हो गया हूं, आप नहीं थे उसे नहीं रहना चाहिए। हाँ मुनादरे में, मुनादरे के मजी में लोगों ने बनाया था वैसे रहो था, तो उसमें माँ मदी थे, असल मदी भी थे शायद, हजरत तो कभी गए नहीं होंगे उसमें पढ़ने के बाद, लेकिन मुझको उसने बुलाया भरा हुआ था। और बुलाया किस पर था, मुनादरे के मजलिस के हकम बना के बुलाया था उसको। तो बालों ने कहा कि आपको बुलाए भी तो मुनादरे क्यों नहीं बुलाया, कहने वाले तो कही देते हैं। मैं इसी में बयान किया, मैंने कहा कि पूरा कुरान मुनादरे से भरा हुआ है। मुनादरा बाचहार फिरके वाला मुशिकीन यहूद नसारा मुनाफिकीन है कि पूरे कुरान में ये मुनादरी तो इल्म अहकाम है, इल्म किसस है, और चौथा इल्म जो है इल्म मुखासमा है मुनादरा। मैंने कहा उसके लिए आपने बुलाया, ये नहीं कहा कि आपने कुतल किया, उसके लिए बुलाया है। ये कुरान का खास मोहरत है, खास मजमून है मुखासमा, जिससे मुखासमा बामुशिकीन वल यहूद वल नसारा वल मुनाफिकीन, ये चार फिरके से मुनादरा किया है कुरान ने। फिर मुझको बुलाया तो क्या ताज्जुब हुआ, मैंने कहा वो मुना मुखासमा तो चल रहा है, कुरान ने मुखासमा किया है, और मैं कहता हूं कि एक मुखासमा और बाकी है। وہ مخاطبہ بالنفس ہے, یہ مناظرہ کرنا اپنے نفس سے. اگر اس مناظرے میں کامیاب ہو گئے تو یہود نصارہ پر غالب آؤ گے, ورنہ پھر ہو جاؤ گے. میں کہا بات ہے, ایک مخاطبہ بالنفس ہے, یہود نصارہ سے مناظرہ ہے. مخاطبہ میں ہم نہیں جو کامیاب ہو رہے ہیں, وہ یہ بنا پر مخاطبہ بالنفس جو سب سے بڑا دشمن یہاں پر موجود ہے, اس میں ہم ناکامیاب ہو چکے ہیں. اس بنا پر ان سے ہم مخاطبے میں ناکامیاب ہو رہے ہیں, اس کی طرف توجہ کیجیے. انہوں نے کہا یہ تو یہ خانقاہ بنا دیا انہوں نے. وہاں سید احمد پانپوری کے لڑکے بھائی نے کہا یہ تو میں کہا چل اللہ تعالیٰ کا شکر ہے. با مخاطبہ میں اللہ تعالیٰ ہم سب لوگوں کو اپنے نفس کے سمجھنے کی, من عرف نفسہ ہو عرف رب ہو, جو اپنے نفس کو پہچانے گا وہی اپنے رب کو پہچانے گا. اللہ تعالیٰ ہم سب لوگوں کو کامیاب فرمائے اس مناظرے میں, اس مخاطمہ میں, اس مقادرہ میں. آٹھواں کیا ہے, تزکیہ نفس کے باب میں لازم اور حتمی چیز ہے کہ نفس کی حقیقت اور اس کے صفات کی معرفت, تاکہ اس پر توجہ اس کے رعایت آسان ہو جائے. معلوم کرنا ضروری ہے نفس ہے کیا, تمہارا نفس کہاں جا رہا ہے, کس درجے پر ہے, معلوم کرنا اس کو آزاد نہ چھوڑو. فرماتے ہیں اور اس پر آنے والی آفات کا علاج بآسانی ہوتی ہے, جب جانو گے تب تو علاج کرو گے. تم کو معلوم ہی نہیں کہ کن امراض میں نفس ہمارا مبتلا ہے, کس کی دوا کی ضرورت ہے, علاج کی ضرورت ہے. اللہ تعالیٰ نے اپنی کتاب میں نفس کے تین مشہور صفات کا ذکر فرمایا ہے کہ کیا, نفس مطمئنہ, نفس لوامہ, نفس امارہ. نفس مطمئنہ وہ ہے جو اللہ تعالیٰ پہ ایمان لائے, سب سے بڑا نفس مطمئنہ. اسی مطمئنے میں راضی مرضیاں ہو جائے گا, اللہ کو پسند, اللہ کو وہ پسند اور اس کو اللہ پسند. راضی مرضیاں مطلب یہ ہے, وہ راضی اپنے اللہ سے اور وہ راضی اپنے بندے سے, دونوں طرف, دونوں طرف ہوگا تب تم معاملہ ہے. راضی تب مرضی ہے, نفس ہمارا راضی ہے, جو اللہ کی طرف سے پیغام ہو اس کو ہم مانیں گے. راضیہ ہو گیا, جب راضیہ ہو گئے تو اللہ کی مرضی ہے, پسندیدہ ہو گئے. نفس مطمئنہ وہ ہے جو اللہ تعالیٰ پہ ایمان لائے اور اس کا ذکر کرے, اس کی عبادت کرے, اس کی طرح اچھی طرح پر متوجہ ہونے سے مطمئن ہو جائے. اللہ کی طرف توجہ اس کی اللہ کی طرف. ہمارے حضرت باب رحمہ صاحب کہتے تھے کہ بھائی دیکھو کوئی مصیبت آ رہے تو پہلے تمہاری توجہ اللہ کی طرف ہونی چاہیے. کون نہیں جانتا ہے, لیکن توجہ دلانے کی ضرورت پڑی تب تو. بیماری آئے پہلے توجہ اللہ, ڈاکٹر حکیم طرف جانے سے پہلے, یہ نہیں کہ نہ کرو, اس سے علاج بہت کرتے تھے, مولانا خود بہت پابند تھے, لیکن تعلیم یہ کرتے تھے, فرماتے تھے کہ جب کوئی بیماری آئے, کوئی مصیبت آئے, تو عملاً تمہاری نگاہ اللہ کی طرف ہونا چاہیے, اس کے بعد اطباء کی طرف یا وکلاء کی طرف, جو بھی ہو اللہ جو چاہے گا. الذین آمنوا وتطمئن قلوبهم بذکر اللہ, اللہ بذکر اللہ تطمئن قلوب. مراد اس سے وہ لوگ ہیں جو ایمان لائے. مطمئنہ کون لوگ ہیں؟ وہ لوگ ہیں جو ایمان لائے اور اللہ تعالیٰ کے ذکر سے ان کے دلوں کو اطمینان ہو جاتا ہے, وہ لوگ مطمئنہ والے ہیں. نیز اللہ تعالیٰ نے ارشاد فرمایا, یا ایتھا النفس المطمئنہ ارجعی الی ربک راضیۃ مرضیہ وادخلی فی عبادی وادخلی جنتی. اے اطمینان والی روح تو اپنے پروردگار کی طرف چل, اے اطمینان والی روح تو اپنے پروردگار کی طرف چل, اس طرح کہ تو اس سے خوش اور وہ تجھ سے خوش, ایسے چلو, پھر تو میرے بندوں میں شامل ہو جا. جب اپنے کو مٹاؤ گے تو پھر ہمارے بندوں میں شامل ہو جاؤ گے اور میری جنت میں پہنچ جاؤ گے. نفس لو اس مطمئنہ ہو گیا. نفس لوامہ وہ ہے جو انسان کو اس کے غلط کام پر یا واجب کی عدم ادائیگی یا اطاعت میں کوتاہی پر ملامت کرے. لوامہ ملامت کرنا لفظی سے معلوم ہوتا ہے, کوئی کوتاہی ہو تو ملامت, تم نے اللہ کے حق میں کوتاہی کیا ہے, یہ ذہن میں رہے. اللہ کیا تمہارا پروردگار ہے. نفس لوامہ وہ ہے جو انسان کو اس کے غلط کام پر, وہ واجب کے عدم ادائیگی پر یا طاعت میں کوتاہی پر ملامت کرے. جیسا کہ اللہ تعالیٰ نے سورہ قیامہ میں اشارہ فرمایا ولا اقسم بالنفس اللوامہ، اور میں نفس اللوامہ کی قسم کھاتا ہوں. دو ہو گئے. تیسرے کیا ہے؟ نفس امارہ. نفس امارہ بسو وہ ہے جو انسان کو محرمات اور گناہوں کے ارتکاب پر آمادہ کرے. یہ ہے امارہ، امر کرنے والا. نفس امارہ بسو وہ ہے جو انسان کو محرمات اور گناہوں کے ارتکاب پر آمادہ کرے، اور اس کو بری اور غلط جگہوں پر لے جائے، اور گندے اور رذیل کام کرنے پر ورگلائے، جیسا کہ سورہ یوسف میں اس کا ذکر ہے اوما اوبر نفسی ان نفس مار دوں بسو اللہ مار ربی. اور میں اپنے نفس کو بری نہیں بتلاتا، نفس تو بری بات ہی بتلاتا ہے. نفس تو بری بجو جس کے کہ جس پر میرا رب رحم کرے وہی بچ سکتا ہے. وہ امر کرتا ہے برائی کا، اگر آپ نے اس پر عمل کیا ہلاک ہو جائیں گے، برباد ہو جائیں گے. وہ تو چاہتے ہی ہیں. ہاں مگر اللہ تعالیٰ کی رحمت ہو تو اللہ تعالیٰ تمام شرور سے آفات سے بچتا ہی چلا جائے گا، اللہ بچائے گا. نفس کے تین اوصاف در حقیقت نفس کو پیش آنے والے احوال ہیں، اور یہ احوال بدلتے رہتے ہیں، اور ان واردات کے اعتبار سے تغیر پذیر ہے جو نفس کو پیش آتی ہیں. چنانچہ یہ صفات نفس کے حالات کے اعتبار سے ایک انسان کے اندر ایک ہی دن میں جمع ہو سکتے ہیں. سب چیزوں لوامگی بھی ہو، مطمئنہ بھی ہو، امارگی بھی ہو. اہل نفس کی، اہل علم نے اس نفس کی مثالیں بیان کی ہیں جو انسان کے ساتھ نفس کے حال کی وضاحت کرتی ہیں، تاکہ مسلمان کے لیے اس کو سمجھنا آسان ہو جائے، پھر اس کی اصلاح و تزکیہ میں کوشش مجاہدہ میں مشغول ہو جائے. وہ کیا ہے؟ میں یہاں دو بڑے امام کی دو مثالوں پر اکتفا کرتا ہوں. مثال اول، امام آجوری اپنی کتاب ادب النفوس میں بیان فرماتے ہیں کہ میں تمہارے سامنے ایک مثال دیتا ہوں جس کا معاملہ تم پر مخفی نہ رہے گا انشاءاللہ تعالی. تمہیں معلوم ہونا چاہیے کہ نفس کی مثال گھوڑے کے خوبصورت بچے کی طرح ہے. بڑے آدمی ہیں یہ. تمہیں معلوم ہونا چاہیے کہ نفس کی مثال گھوڑے کے خوبصورت بچے کی طرح ہے. جب اس کو کوئی دیکھنے والا دیکھتا ہے تو اس کا حسن جمال اس کو بھا جاتا ہے. دیکھیں اہل بصیرت اس کے متعلق یہ کہتے ہیں کہ اس سے فائدہ اس وقت اٹھایا جا سکتا ہے جب اس کی تربیت بھی ہو جائے. وہ تو گھوڑے کے بچے ہوتے خوش، یہ کہتے ہیں یہ مفید نہیں ہو سکتا جب تک اس کی تربیت نہ ہو. گھوڑے ہوتے ہیں اس کو سدھایا جاتا ہے باقاعدہ تربیت، ورنہ اس کی چال میں یا گدھے کی چال میں کوئی فرق نہیں رہے. لکھا ہے کسی نے کہ اگر اس کو سدھایا نہیں گیا گھوڑے کا، گھوڑے کو یہ گدھا تو قدم چل ہی نہیں سکتا، اس کے اندر صلاحیت ہی اللہ نے نہیں رکھی ہے، گھوڑے کے اندر صلاحیت رکھی ہے. لیکن جب اس صلاحیت کو کام میں لایا جائے گا تب وہ گدھے سے ممتاز ہوگا، ورنہ وہ اور گدھے دونوں برابر، کوئی فرق نہیں. جیسے وہ قبر دوڑتا ہے گدھا، اسے گھوڑا بھی اسی دوڑے گا، اور نہیں تو گھوڑے ایسے چلتے ہیں وہ صاحب ہے کہ چاہ پیتے رہے پانی اور ادھر قدم چلتے ہیں. ہمارے دادا والا ماہر تھے چلنے میں گھوڑے پر، کسی سرکٹ گھوڑا آتا تھا پکڑ لیتے، مشہور تھے. جس کے گھر میں گھوڑا رہتا تھا وہ بڑا آدمی سمجھا رہتا ہے، بڑا گھر گھوڑا ہے. بہر اس سے فائدہ اس وقت اٹھایا جا سکتا ہے جب اس کو تربیت دے کر خوب سدھا لیا جائے اور بہترین ادب سکھایا جائے، تب اس کو بلانے اور بھگانے کی صلاحیت اور اس پر سوار کی سواری ہو سکتی ہے. تب اس کو بلانے اور بھگانے کی صلاحیت اور اس پر سوار کی، یہ سب اس کی تربیت اور تعلیم اور سدھارنے کے تجائے پر منحصر ہے. اس گھوڑے کے بچے کو تربیت صحیح ہوگی تبھی اس پر سواری بھی کر سکتے ہیں. دیکھیں اگر اس کو سدھایا نہ گیا، تعلیم و تربیت سے آراستہ نہ کیا گیا، تو اس کے حسن و خوبصورتی سے کوئی فائدہ نہیں ہوگا. ہے خوبصورت، اچھی مثال دیا ہے، بہت بڑے آدمی ہیں یہ، ان کی کتاب کا ہم نے ترجمہ کیا تھا. حسن خوبی کو اور ضرورت کے وقت اس کے فوائد اور نتائج کے مطابق اسے سوار کی تعریف نہیں ہوگی. ضرورت کے وقت، اب ضرورت ہے اچھی سواری کی، ہمارے وہ جانتے ہی نہیں، گھوڑا لے ہی نہیں جاتے، اس کی تعریف ہوگی. बच्चा था, खूबसूरती की तारीफ थी, लेकिन जब सवारी का वक्त आया मालूम हुआ फेल, तो उसकी तारीफ होगी, कहा बिल्कुल बेकार है ये। बस अगर घोड़े के बच्चे का मालिक, बस अगर घोड़े के बच्चे का मालिक अहले बसीरत की ये नसीहत कबूल करे और यकीन करे कि ये बात सही है, तो उसको किसी माहिर तरबियत करने वाले और सुधारने वाले के हवाले कर दे जो उसकी तरबियत करे, बगैर उसको घोड़ा काम है वो मेरे कोई फर्क बहुत अच्छा। फिर ये भी मालूम होना जरूरी है कि सुधारने वाला और तरबियत करने वाला तरबियत के फन से भी वो भी वाकिफ है कि नहीं, वो वाकिफ हुआ तभी तो सुधारेगा, उसकी भी जरूरत है। इस इल्म रियाजत पर उसके पास सब्र हो जो उसको हासिल है, इस इल्म रियाजत पर उसके पास सब्र हो जो उसको हासिल है। अगर उसके पास रियाजत के साथ सब्र भी है और उसके मुताबिक खैर खाई के साथ तरबियत करे, तो उस घोड़े के बच्चे का मालिक उनसे मुंतफ होगा, तब होगा, वो भी सुधारने वाले के अंदर भी महारत होनी चाहिए। लेकिन अगर तरबियत करने वाले को तरबियत करने की मार्फत न हो और घोड़े के अदब सिखाने का इल्म भी न हो, तो उस घोड़े के बच्चे को खराब कर देगा। आज खराब हो रहे हैं हमारे जवान, जानते ही क्या लगे, और अपने नफ्स को भी थकाएगा और उसके सवार के नतायज पर तारीफ न होगी, उसके सवार के नतायज पर तारीफ क्या कहेगा कि हमको थका डाला इसने, घोड़े भी बाल ऐसे चलते हैं कि थकान नहीं होता, बाघ घोड़े ऐसे चलते हैं कि जिसको ऐसे थकान होता है। अगर तरबियत करने वाले के पास घोड़े की तरबियत करने के आदाब का इल्म है, मगर वो इस इल्म और मार्फत के बावजूद तरबियत करने पर मुशक्कत को बर्दाश्त न करे और आराम तरबी को पसंद करे और तरबियत के बारे में जो हमदर्दी और खरखाई लाजिम है उसे सुस्ती बरते, तो वो भी घोड़े के बच्चे को खराब कर देगा। तरबियत करने वाले के अंदर भी सलाहियत होनी चाहिए और वो उसका खरखा हो कि हमको तरबियत करनी है, और उसके साथ बुरा करेगा और वो बुलाने और भगाने की सलाहियत न रखेगा, उसका जाहिर तो अच्छा होगा मगर बाकी बिल्कुल खराब होगा, किसी काम का नहीं, घोड़ा नहीं होगा। बस अगर उसका मालिक ही उसकी तरबियत करने वाला हो, तो उसको इस गफलत और सुस्ती पर निदामत होगी, जिस दिन निदामत उसको फायदा नहीं देगी। मालिक को ढंग नहीं उसे तरबियत किया गया, कोई तरबियत करने वाला अच्छा नहीं मिला, वहां जाकर मालिक वह कुछ नहीं वैसे ही आ गया है। जब वो दूसरे को बुलाने के बाद देखेगा कि उसे बुलाया तो आ गया और उसको पा लिया और भागने के मौके पर वो भागा तो सलामत रहा, लेकिन उसे अपने घोड़े के बच्चे को बुलाया तो न पाया। दूसरे के घोड़े के बच्चे तो आ गया ले गया, लेकिन अपने बच्चे को जिसकी तरबियत नहीं किया वो कभी आएगी नहीं, देख ली घरों में देख ली करिए दूसरा आ जाता है। और जब भागा तो सलामत न रहा, यह सब कुछ मार्फत के बाद गफलत और सुस्ती और किल्लत सब्र का नतीजा है। जब आप तरबियत में मेहनत न करेंगे तो बच्चे वैसे ही रह जाएंगे, है ना, मुश्किल नहीं उम्दा इसको सुनाए नहीं तो मालूम क्यों नहीं। फिर वो अपने नफ्स को मलामत और तौबीक करने लगे और कहने लगे क्यों तूने कोताही की, क्यों तूने तकसीर की, हाय मेरे कल्ब सबरी की वजह बेसबरी किल्लत सबरी की वजह से तमाम मकरूहात मेरी तरह लौट आए, वल्लाह मेरी बेसब्री का नतीजा है मैंने सब्र नहीं किया उसकी तरबियत पर, उसका नतीजा यह है कि मेरा घोड़ा काला में नहीं रहा हुआ औलाद के बारे में। यानी अल्लाह तो ए करो रहमकुमुल्ला, यानी अल्लाह ताला तुम पर रहम करे और उन साल को जान लो और खूब अच्छी तरह समझ लो तो फलाह निजात पैदा हो गए। घोड़े वाली मिसाल, इस मिसाल अव्वल में इमाम आजरी ने नफ्स बशरी के हाल को वादे फरमाए, ये नफ्स उस घोड़े के बच्चे की तरह है जिसकी तरबियत की और तरबियत में सब्र की जरूरत है, और ये ऐसे उमूर के इल्म के साथ होगी जो नफ्स को दुरुस्त कर सके, उसका तज़किया कर सके। यकीन इंसान जब उसकी मार्फत उसकी तरबियत में कोताही करेगा तो अंजाम कार बहुत ही नादिम होगा। दूसरी मिसाल है, अल्लाह ताला हम सब लोगों को अपनी तरबियत की फिक्र, अपने बच्चों की तरबियत की फिक्र अता फरमाए, कहीं तो अपनी ही है इंसान, अपनी तरबियत क्या कर रहे हो क्या नहीं कर रहे हो, दवा खा रहे हो नहीं खा रहे हो, गजा सही सारी मिल रही कि नहीं, جب موت اہتمام کرو گے تب صحت بنے گی بدنی. اسی طرح قلب کی صحت کے لیے بھی کچھ چیزیں ایسی ہیں جو اختیار کرنی ہیں اور کچھ چیزیں ایسی ہیں جو چھوڑنی ہیں. اللہ تعالی ہم سب کو اس کی توفیق دے, ہمارے نفوس کا تزکیہ فرمائے, اللہ تعالی ہم سے راضی ہو جائے. اللہ تعالی ہر کسی کی بد دعا کی, اللہ تعالی ہم سب کو عافیت دے دے. ہم من اوتی کتاب میں اللہ تعالی ہم سب کو نفوس کی اصلاح فرمائے, اور ہمارے نام ہمارا نام اعمال ہمارے دائیں ہاتھوں میں عطا فرمائے کہ ہم نام اعمال کو اپنے لوگوں کو دکھلا سکیں کہ نام اعمال ہے, یہ ہم نے اعمال کیے جس کی بنا پر اللہ نے ہم کو بخش دیا, جنت میں داخل ہونے کا فیصلہ فرمایا. اور اگر اس کے معاملہ برعکس ہوا تو سوائے ندامت کا کچھ نہیں ہے. رب بنا تقبل منا انی بنت یا رحمت یا رحمت اللہ.